नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। आज माता तीर्थौंसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशीर्वाद लिएर माता तीर्थौंसी मनाइँदै। व्यवस्थापिका संसदको बैठक बस्दै सरकारले बिजनेस दिन नसकेपछि संसदको चालू अधिवेशन आजदेखि अन्त्य हुने। अमेरिकामा आएको चक्रवर्ती तूफानमा परि 17 जनाको मृत्यु। चुनावी सुरक्षालाई ध्यानमा राख्दै भारत प्रशासित कश्मीरबाट 500 भन्दा बढी युवा पक्राउ। र एसएससी प्रिमियर लिग क्रिकेट खेल नेपाली राष्ट्र टोली आज मलेसिया जाँदै। आइपीएलमा आज कोलकाता र राजस्थान भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। आज माता तीर्थौंसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशीर्वाद लिएर माता तीर्थौंसी मनाइँदैछ। बिहानै उठी नुहाई धुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्टान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमाको नाममा श्रद्धा गर्दै आमाको सम्झना गर्छन्। दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौँ थानकोट नजिकैको माता तीर्थमा मेला लागेको छ। बिहान सबैदेखि माता तीर्थ कुण्डमा स्नान गर्नेहरूको भीड़ छ। आमाको लागि मिठा परिकार किन्नेहरूको मिठाई पसलहरूमा भीड़ छ। घरबाट टाढा रहेकाहरू आमाको मुख हेर्नका लागि घर पुगेका छन् भने जान नपाएकाहरूले भने टेलिफोन गरेर आमालाई सम्झेका छन्। सुरक्षित मातृत्व हामी सबैको दायित्व नाराका साथ आजदेखि सरकारले 1 महिने सुरक्षित मातृत्व अभियान शुरू गरेको छ। स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले सञ्चालन गर्ने अभियान अन्तर्गत महिनाभर महिलाको गर्भावस्था सुत्केरी हुँदा र भइसकेपछिको स्वास्थ्य सुरक्षा सम्बन्धमा जनचेतना जगाउने गरी प्रचार प्रसार गर्ने र्याली सल्फ लगायतका कार्यक्रम गरिनेछ। यस्तै गर्भावस्थामा 4 पटक स्वास्थ्य जाँच, स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराउने, यौन तथा प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवाबारे पनि जनचेतनामूलक कार्यक्रम हुने परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। स्वास्थ्य सेवा विभागका अनुसार लक्षित वर्गमा जनचेतना जगाई गर्भावस्था प्रसव र सुत्केरी अवस्थामा आमा र शिशुमा हुने खतरालाई बेलैमा पहिचान गरी व्यवस्थापन गर्ने, व्यवस्थापन हुन नसक्ने अवस्था पत्ता लगाई उचित ठाउँमा पठाउने र आमा र बच्चाको ज्यान जोगाउने जस्ता सन्देश र सेवाका बारेमा समुदायसम्म सूचना पुर्याउने लक्ष्य लिएको छ। नेपालले पछिल्लो समयमा मातृ तथा बाल मृत्यु कम गर्नमा उल्लेखनीय प्रगति गरेको छ, तर मातृ शिशु मृत्यु अझै पनि तुलनात्मक रूपले उच्च रहनु, आधा जसो जन्म घरमै हुनु, गर्भवती र सुत्केरी हुँदा स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाको पहुँचमा कम हुनु, सरकारले सञ्चालन गरेको कार्यक्रमबारे जनचेतना कम हुनु, यौन तथा प्रजनन स्वास्थ्य पोषण र स्वास्थ्य व्यवहारको आवश्यकताबारे जानकारी नहुनु मुख्य चुनौतीका रूपमा देखिएका छन्। सरकारले तत्काल बिजनेस दिन नसकेपछि व्यवस्थापिका संसदको चालू अधिवेशन अन्त्य हुने भएको छ। आज संसद अधिवेशन अन्त्य भएको घोषणा गरिने भएको छ। बिहान 11 बजे बोलाइएको व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुभाष चन्द्र नेमवाङले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ। प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले बजेट अधिवेशन शुरू हुने भएकाले नियमित प्रक्रिया अनुसार संसद अधिवेशन अन्त्य गर्न लागेको बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बेलुका राष्ट्रपति डाक्टर रामरण यादवलाई भेटेर व्यवस्थापिका संसदको चालू अधिवेशन अन्त्य गर्न आग्रह गर्नुभएको थियो। अन्तरिम संविधानको भाग 6 को धारा 51 राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा व्यवस्थापिका संसदको अधिवेशन अन्त्य गर्ने उल्लेख छ। संविधानसभा निर्वाचनपछि व्यवस्थापिका संसदको पहिलो बैठक 2070 माघ 12 गते बसेको थियो। संसद अधिवेशनले सबैभन्दा महत्वपूर्ण मानेको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आय गठन सम्बन्धी विधेयक पारित गरेको थियो। त्यसपछि भने संसदमा बिजनेस नहुनाले अहिले अधिवेशन नै अन्त्य गर्न लागिएको हो।

खेलाड़ी प्रशिक्षक र व्यवस्थापक सहितको टोली दिउँसो 12:30 क्वालालम्पुर प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपालले बिहिबार पहिलो खेल युएईसँग खेल्नेछ। नेपाल र युएई यसअघिको एसएससी एलिजे ट्रफी प्रतियोगिताको संयुक्त विजेता हुन् यसअघि एसएससीले इमर्जिङ र एलिट प्रतियोगिता गर्ने गरेकोमा पहिलो पटक प्रिमियर लिग आयोजना गरेको हो। एसएससीले एसियाका टेस्ट मान्यता नपाएका शीर्ष वरियतामा रहेका टीमबीच पहिलो पटक लिग गर्न लागेको हो। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा नेपाल र युएई सहित हङकङ अफगानिस्तान ओमान र आयोजक मलेसिया सहभागी छन्। उता इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको तेस्रो स्थानमा रहेको राजस्थान र चौथो स्थानमा रहेको कोलकाता बीचको खेल बेलुका 8:00 शुरू हुनेछ। समान चार खेल खेलेका दुई टोलीको समान चार अङ्क नै छ। राजस्थानले आजको खेल जिते तेस्रो स्थानमा कायमै रहनेछ भने कोलकाताले भने खेल जिते तेस्रो स्थानमा उक्लनेछ। यसैबीच किङ्स इलेभेन पञ्जाबले जारी प्रतियोगितामा लगातार 5 जित दर्ता गराएको छ। गैराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई 5 विकेटले पराजित गर्दै पञ्जाब शीर्ष स्थानमा कायम रहेको छ। समान खेल खेलेको पञ्जाबले चेन्नईसँग अङ्क दूरी 2 बढाएको छ। लगातार 2 खेल हारेको बेंगलोर भने 4 अङ्कसित 5 स्थानमा छ। बेंगलोरले दिएको 125 रनको लक्ष्य पञ्जाबले 18 ओभर 5 बलमा 5 विकेट गुमाएर भेटायो। पञ्जाबको जितमा वीरेन्द्र सहवागले सबैभन्दा धेरै 32, डेभिड मिलरले 26, ऋषि धवनले नट आउट 23 र जज बेलीले नट आउट 16 रन, चेतेश्वर पुजाराले 10 रनको योगदान गरे। टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पूरै ओभर खेलेर 8 विकेट गुमाउँदै 124 रन जोडेको थियो। बेंगलोरका लागि युवराज सिंहले 35 रन, क्रिस गेलले 20, एबी डिभिलियर्सले 17 रन, अल्बी मार्कलले 15 रन जोडेका थिए। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज माता तीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा भक्ति सम्मान र आदर गरी आशीर्वाद लिएर माता तीर्थ औंसी मनाइँदै व्यवस्थापिका संसदको बैठक बस्दै सरकारले बिजनेस दिन नसकेपछि संसदको चालू अधिवेशन आजदेखि अन्त्य हुने। अमेरिकामा आएको चक्रवर्ती तूफानमा परि 17 जनाको मृत्यु। चुनावी सुरक्षालाई ध्यानमा राख्दै भारत प्रशासित कश्मीरबाट 500 भन्दा बढी युवा पक्राउ। र एसएससी प्रिमियर लिग क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जाँदै आइपीएलमा आज कोलकाता र राजस्थान भिन्ने। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा